राम्रो जो पङ्की धानी के होला त्यो मनमा तिर पानी माछी खोलीमा माछी खोलीमा मरि फुलको रसैमा म बोलेको ए सानो तिम्रो बोलीमा जो पङ्की धानी के होला त्यो मनमा तिर पानी माछी खोलीमा सुनसारी धान्दिन पर मुटु माँगे नै भन्दिन माछी खोलीमा माछी खोलीमा मरे फुलको रसैमा म बोलेको ए सानो तिम्रो बोलीमा सुनसारी धान्दिन पर मुटु माँगे नै भन्दिन माछी खोलीमा माछी खोलीमा म बोलेको ए सानो तिम्रो बोलीमा माछी खोलीमा मौरे फुलको रसैमा म बोलेको ए सानो तिम्रो छिन्की छौ झुकेर सुन्छौ भाइ मै फुलेको कुला चाहिँ माछी खोलीमा माछी खोलीमा मरि फुलको रसैमा म बोलेको ए सानो तिम्रो बोलीमा झुकेर सुन्छौ भाइ खोला जाए माची खोली मा माची खोली मा मौरी फुलको रसै मा म बोलेको ए सानो तिम्रो बोले मा माची खोली मा मौरी फुलको रसै मा म बोले